اہل چمن گلشن میں گوارا کرتے کب میرا نشیمن اہل چمن کب میرا نشیمن اہل چمن گلشن میں گوارا کرتے ہیں کب میرا نشیمن اہل چمن گلشن میں گوارا اپنی آوازوں میں بجلی کو پکارا کرتے ہیں بجلی کو پکارا کرتے ہیں کب میرا نشیمن اہل چمن گلشن میں گوارا عرق رخساروں سے پہنچو نارق رخساروں سے رنگینی حسن کو بڑھنے دو پہنچو نارق رخساروں سے رنگینی حسن کو بڑھنے دو سنتے ہیں کہ شبنم کے قطرے شبنم کے قطرے پھولوں کو نکھارا کرتے ہیں سنتے ہیں کہ شبنم کے قطرے پھولوں کو نکھارا کرتے ہیں کب میرا نشیمن اہل چمن جاتی ہوئی میت دیکھ کے بھی جاتی ہوئی میت دیکھ کے بھی اللہ تم اٹھ کر آ نہ سکے اللہ تم اٹھ کر آ نہ سکے دو چار قدم تو دشمن بھی دو چار قدم تو دشمن بھی تکلیف گوارا کرتے ہیں دو چار قدم تو دشمن بھی تکلیف گوارا کرتے ہیں کب میرا نشیمن اہل چمن گلشن میں گوارا کرتے ہیں کب میرا نشیمن اہل چمن کا عالم ہے مجھ پر اب نزا کا عالم ہے مجھ پر تم اپنی محبت واپس لو اب نزا کا عالم ہے مجھ پر تم اپنی محبت واپس لو جب کشتی ڈوبنے لگے कश्ती डूबने लगती है तो बोझ उतारा करते हैं। जब कश्ती डूबने लगती है तो बोझ उतारा करते हैं। अब मेरा नशीमन अहले चमन तारों की बहारों में भी कमर, तारों की बहारों में भी कमर तुम अपसुरदा से रहते हो। तारों की बहारों में भी कमर तुम अपसुरदार से रहते हो। फूलों को तो देखो कांटों में, फूलों को तो देखो कांटों में हंस हंस के गुजारा करते हैं। फूलों को तो देखो कांटों में हंस हंस के गुजारा करते हैं। तब मेरा नशे मन अहले चमन गुलशन में गवारा करते हैं। गुंजे अपनी आवाजों में बिजली को पुकारा करते हैं, बिजली को पुकारा करते हैं। कब मेरा नशीमन अहले चमन गुलशन में गवा